चलिए अब अल्फाज की वजाहत देखते हैं। पहले हम अस्मा को देखेंगे। जुनूदुन लश्कर, जुंदुन की जमा है। मुबतली बा लाम या से, आजमाइश करने वाला, इसम फाइल है। गुरफा चुल्लू भर, हैंडफुल। गैन रा फा से, गुरफा कमरे को भी कहते हैं अरबी में। बाला खाने जन्नत में आता है, गुरफात उसकी जमा होती है। तो जब हम हथेली को पानी पीने के लिए दोहरा करते हैं तो वो एक छोटा सा एक बर्तन सा बन जाता है। नहरिन नहर, दरिया। नून हारा से, अनहार इसकी जमा होती है। कुरान पाक में बहुत जगह आता है तजरी मिन तहतिहल अनहार, तो ये उसका वाहिद है सिंगुलर। मुलाकू मुलाकात करने वाले, इसम फाइल है। ताकतन ताकत, इसम मस्तर है ये ताकतुन से। तालूता इसम फाइल, इसम अलम है ये, नाम है ये किसी का। फियतिन जमात, गिरोह के मानों में। कलीला छोटी थोड़ी, इसम सिफ्त है, कलील की मुअन्नस है। अक़दामना कदम हमारे। अल-मुरसलीन भेजे हुए। रौसीन लाम से, अल-मुरसल की जमा, अल-मुरसल की जमा जी। इसे मफूल जमा मुजक्कर। अफाल पे चलते, आज के अफाल देखते। फसला वो जुदा हुआ। फा स्वाद लाम, दरबा बाब है। फसूलुन मस्तर है। फेल माजी लाजिम है ये। वाहिद मुजक्कर गायब। शरीबा उसने पिया। शीन राबा से। समे अबाब शौरबुन मस्तर। फेल मादी वाहिद मुजक्कर गायब। इख्तरफा उसने चुल्लू भरा। गैन राफा से, बाब है इफ्तेआलुन। इख्तराफुन मस्तर है। फेल माजी वाहिद मुजक्कर गायब। जावजा वो पार उतरा। जीम वाओ जा इसका रूट है। मुफाअलह बाप है। मुजावजतुन इसका मस्तर है। फेल माजी वाहिद मुजक्कर गायब। यदुन्नूना वो गुमान करते हैं। ज़ोए नून नून नस्वर बाब है। ज़न्नुन मस्तर। फेल मुदारे जमा मुजक्कर गायब। गलबत गालिबाए। गैन लाम बासे। दरोबा बाब है। फेल माजी वाहिद मुअन्नस गायब। برزو وہ سب لڑائی کے لیے نکلے نصر باب بروز مستر فعل ماضی جمع مذکر غائب یہ نکلنا ہوتا ہے لیکن خاص طور پہ لڑنے کے لیے نکلنا مبارزت کہتے ہیں عربی میں کسی کو جنگ کی دعوت دینا پہلے دور میں جب لوگ میدان جنگ میں آتے تھے تو چیلنج کرتے تھے کہ چلو تم پہلے کرتے ہو کہ ہم تو آپ کبھی بھی سیرت کی کتابوں میں یہ لفظ پڑھیں کہ حضرت علی نے کفار کو دعوت مبارزت دی تو اس کا یہی مطلب ہے کہ آؤ جنگ شروع کریں افرغ تو ڈال دے فاراغین اس کا روٹ ہے افعالن افراغن مصدر ہے فعل امر واحد مذکر حاضر افراغ کے معنی ہوتے ہیں ڈالنے کے جب کسی برتن کی سب چیزوں کو نکال کر ڈال دیتے ہیں تو کہا جاتا ہے افرغ الاناء اسی طرح افراغ کا معنی ہوتا ہے برتن کو خالی کرنا اور برتن خالی کب ہوتا ہے جب جو کچھ اس میں ہو وہ باہر ڈال دیا جائے تو پھر افرغ علینا صبرا اس کا معنی کیا ہوگا ہم پر پورا پورا صبر ڈال دے ہم پہ فیضان صبر کر دے کچھ بھی پیچھے نہ رہے ثبت تو ثابت رکھ ثابا تو سے تفعیل تثبیت مصدر فعل امر واحد مذکر حاضر اور اگر حروف کو ہم دیکھیں لما جب کے معنوں میں لم من مع